टुक्लो 5 मेगाहर्ज। कृषिमा अत्यन्तै रुचि राख्ने डाँडा घरे ठुला बा होइन या जेठे बाबु, यो धानको बाला काट्ने किरोलाई कसरी डाँडा कटाउने होला? कृषिको समस्यालाई झिझो नमानिकन समाधानको उपाय दिन्छन् जेटिए बाबु। हेर्नुहोस् डाँडा घरे ठुलो बा, धानको बाला काट्ने लाभ्रे किरा हो, यसलाई विभिन्न उपाय अपनाएर रोकथाम गर्न सकिन्छ। भला कुसारी डाँडा घरे ठुला बा र जेटिए बाबुको कृषि चौतारीमा रेडियो अर्पण 104.5 मेगाहर्जमा प्रत्येक आइतबार अपरान्ह 4 बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला कार्यक्रम कृषि चौतारी। तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम कृषि चौतारी। नमस्कार, कृषि चौतारी कार्यक्रममा तपाईलाई स्वागत छ। यो कार्यक्रम रेडियो अर्पण 104.5 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रममा कृषिमा देखा परेको समस्या र त्यसको समाधानको विषयमा छलफल हुनेछ। कार्यक्रम कृषि चौतारी रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै इन्टरनेट वेबसाइट www.radioarpan.com.np बाट पनि एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रम प्रत्येक आइतबार अपराह्न 4 बजेको अर्पण खबर पछि करिब करिब 5 बजेसम्म प्रसारण हुन्छ। कृषिमा असाध्यै रुचि राख्ने डाँडा घरे ठुला बा र कृषि समस्या झर्को नमानी समाधान गर्ने जेटिए बाबु अहिले पिपल चौतारीमा हुनुहुन्छ। हामी पनि लागौ त्यतातिर के गन्थन मन्थन हुँदैछ सुन्नतर्फ। नमस्कार नमस्कार नमस्कार, सन्चै हुनुहुन्छ ठुलो बा? ठिकै छ है, अहिलेसम्म चाहिँ बाँचिराखै मान्नु पर्छ है जेठे बाबु। अब बाँच्नु नै सबैभन्दा ठुलो कुरा नि ठुलो बा। अब बाँचेनौ भने अब तपाईँ जस्तो मान्छे छ हुनुहुन्छ होइन, अब यो गाउँमा कृषिको बारेमा चासो सिकाउने तपाईँ हुनुहुन्छ। कृषिको बारेमा हुन त हो, तर अब बाँच्नु सबैभन्दा ठुलो कुरा हो कि, तर पनि आफू मात्र बाँचेर भएन भएन, कृषि पनि बाँच्नु पर्यो पर्यो। अब बारीमा ल हल हल हल हल झुलेका मकै बाँच्नु पर्यो पर्यो पर्यो। कसो एकदमै ठिक कुरा गर्नुभयो, अस्ति पानी पनि पऱ्यो हिजो अस्तितिर होइन ठुलो, कस्तो भइरहेको छ यो पानीले मकै चाहिँ, पानीले मकै चाहिँ यो सुक्न लागेको मकैलाई चाहिँ हरलक्कै हरियो बनाइदिएको छ। हजुर, तर पानी पर्याप्त भएन है जेठी बाबु, थोरै पर्यो थोरै पर्यो पानी, अलि धेरै पर्यो भए अझै राम्रो हुन्थ्यो होला ठुलो बा। अब पानी प्रकृतिले पनि अब हामीलाई थोरै मात्रै पानी दियो यसपालि होइन, यसमा पनि हामी सन्तुष्ट हौ। र पानी अझै पर्ने सम्भावना होला सायद होइन, अब पानी पर्छ नै, अब पानी पर्ने समय बाँकी नै छ है, बाँकी छ है। गर्मी पनि बिस्तारै बिस्तारै बढ्दैछ हेर्नुहोस् ठुलो बा, कतिको गर्मी छ यो गाउँतिर, म त भर्खर सहरबाट आएको, सहरतिर बस्नै नसक्ने, हेर्नु यति गर्मी छ यति गर्मी छ। यो डाँडामा पिपल चौतारीमा आएपछि हर चिसो हावा चल्दो रहेछ, एकदमै आनन्द आइरहेछ मलाई चाहिँ। होइन अब चौतारीमा हावा चले पनि गर्मी महिनामा गर्मी त यसै पनि हुन्छ जेठे बाबु, अब मकैका बोटहरू बढे लगत्तै गर्मी त बढ्छ नै, तै पनि धन्य यो गाउँमा यस्तो पिपल चौतारी नै चौतारी भएको कारणले अलिकति थोरै शीतल चाहिँ छ है। हुनु त पर्यो नि ठुलो भा, यही पिपल चौतारी सबैजनाको प्यारो चौतारी, यही चौतारीमा आएर हामी सबैजना चिसो हावा थाप्ने हो नि त। त्यो चाहिँ हो, त्यो चाहिँ हो। अनि ठुलो भाइ, यो गाउँघरतिर कृषिको चालपल चाहिँ कस्तो छ अहिले आजभोलि चाहिँ? अब गाउँघरतिर त्यही हो नि, अब तपाईँले जुन रूपमा सिकाइरहनु भएको छ त्यही अनुसार बाली नाली भइरहेछ। हेर्नुहोस् अब बरु डाँडाघरि ठुलोबाट लागेको रुगा खोकी अहिलेसम्म पिसो भएको छैन। म त कहिले काहीँ यसो सम्झन्छु, अब हामीलाई पो रुगा खोकी लायो भनेर थाहा पाइया छ न, यो मकैको बोटमा नि रुगा खोकी पो लगाइरहेछ कि भित्रभित्रै। हजुर हजुर, त्यो कुरो चाहिँ मलाई जान्न बडो इच्छा छ है। एकदमै ठुलो भाइ, एकदमै हामीलाई जस्तै यो कृषि बालीहरूमा पनि रोग लाग्दछ नि। हेर्नुहोस् ल भाइ, होइन र त्यही त नि, अब नाना भाँतीका अब किराहरू तपाईँले सिकाउनुहुन्छ, कोही खपटे समूहका किराहरू, कोही पुतली समूहका किराहरू, त्यही त त्यही त, कोही लाई समूह अरे, होइन ठुलो भा? यस्तै यस्तै आज पनि तपाईँलाई म त्यस्तै किराहरूको बारेमा जानकारी दिन्छु भनेर चाहिँ ढुक्क सराएको छ है ठुलो भा। आज चाहिँ म तपाईँलाई डाँठ र गुबो खाने किराहरूको बारेमा सिकाउँछु है ठुलो भा। यो डाँठ र गुबो खान्छ नि त यो किराहरूले, होइन हाम्रो मकैलाई चाहिँ, अब गवारो पनि भन्ने गर्छन् कति ठाउँमा, होइन गवारो पनि लाग्छ है मकैमा। त्यस्ता कुरा त्यस्ता कुराहरू चाहिँ आज म तपाईँलाई ढुक्का साथ बस्नुहोस्, तपाईँलाई म बताएर जान्छु आज है। यो गवारो त अझ केराका बोटतिर बढी प्रभावित छ है, त्यो त हो, मकैमा पनि लाग्दो रहेछ कहीँ कतै, होइन लाग्छ नै। त्यसको बारेमा पनि म तपाईँलाई छोटो जानकारी दिन्छु है त। यो चाहिँ पुत्तली समूहमा पर्छ, अघि नै भने तपाईँले, होइन मकैका डाँठमा लाग्ने गवारोहरू चाहिँ यस प्रकारको हुन्छ, म तपाईँलाई बताउँछु है त। यो पुतली पारको रङको हुन्छ, हेर्नुहोस् लुभा यो गवारो चाहिँ, होइन यसका अगाडिका पखेटा हल्का खैरो रङका हुन्छन् र छेउमा मसिना काला थोप्लाहरू हुन्छन्। हेर्नुहोस् लुभा पछाडिका पखेटाहरूको रङ सेतो हुन्छ, पुतली मझौला खालको हुन्छ। हेर्नुहोस् पूर्ण विकसित लाभ्रे करिब 2-18 मिमी लामो र हल्का खैरो रङको हुन्छ है ठुलो भा, बुझ्नु होला। जसको शरीरमा खैरो रङका धर्साहरू हुन्छन्, टाउको गाड खैरो रङको हुन्छ है ठुलो भा, बुझ्नु भयो त। र यो किरा लाग्ने वनस्पतिहरू पनि मकैमा मात्र नभइकन जुनेलो, उखु, कोदो, धान आदि सबैमा लाग्छ है ठुलो भा, विचार गर्नुपर्ने थियो यहाँनिर छ। यो लाभ्रेले गर्ने क्षतिहरूमा चाहिँ लाभ्रेहरू मकैको डाँठभित्र पछि गुबो खाइदिन्छन्। हेर्नुहोस् लुभा जसले गर्दा बिरुवाको गुबो मर्दछन्। धान जस्तै गवारो लागेर मरेको गुबोलाई मृत गुबो भनिन्छ। हेर्नुहोस् लुभा लाभ्रेहरू मकैको डाँठभित्र प्रवेश गर्नुभन्दा पहिले बढ्दै गरेको पात खान्छन्। यसरी यिनले खाएको पात प्रशस्त छिद्रहरू हुन्छन् पातमा। बिरुवा निकै बढेपछि यो किरो लाग्ने लाग्यो भने पातमा भएका क्षतिहरू चिन्हहरू किराको दिशा देख्न सकिन्छ। हेर्नुहोस् लुभा होइन, यस अवस्थामा बिरुवा मर्दैनन्। यदि धनचामर निस्कने बेलामा चाहिँ यो किरो लाग्यो भने लाभ्रेहरूले धनचामर खाइरहेको देखिन्छ र पछि भोगा लागेपछि यिनीहरूले तिनमा पनि आक्रमण गर्दछन्। हेर्नुहोस् लुभा एउटै बोटमा धेरै लाभ्रेहरू हुन्छन् र यिनीहरू गुबोबाट तलतिर डाँठमा पस्दछन्। हामी कहाँ मकैमा लाग्ने यो सबैभन्दा ठुलो ध्वंसात्मक किरो है ठुलो भा, बुझ्नु होला। यसले मकै खेतीमा धेरै क्षति पुर्याएको छ। हेर्नुहोस् लुभा होइन, यसको लागि चाहिँ हामीले धेरै सजगता चाहिँ अपनाउनु पर्छ, हामीले हेरचाह चाहिँ मकैलाई धेरै गर्नुपर्छ ठुलो भा। बुझिराख्नु भएको छ कि छैन? कुरो बुझ्दैछु है। यसको जीवनी बारेमा पनि बताउँछु म तपाईँलाई, यो कस्तो कस्तो जीवनी हुन्छ भन्ने बारेमा पनि है त। माउ पुतलीले मकैको पातको तल्लोपट्टि फुलका थुप्राहरू पार्दछन्। हेर्नुहोस् लुभा अब हामीले त्यो मकैको पातलाई हेऱ्यौँ भने तलपट्टिको भागमा चाहिँ यो यसले फुल पारिराखेको अवस्था पाउन सक्छ है ठुलुभा। नभए हामी आजै गएर चाहिँ त्यो खेतबारीमा गएर चेक गऱ्यौँ भने पनि त्यो पुतलीको त्यो जुन हुन्छ नि फुलहरू चाहिँ हामीले पाउन सकिन्छ मकैको पातमा। फुलहरू एक पाथि अर्को खप्टिएका र कत्ला जस्ता गोला चेप्टा हुन्छन् है ठुलुभा। फुलबाट फुलहरू एकमाथि भयो होइन, 4-5 पाँच दिनमा लाभ्रेहरू निस्किन्छन् यो फुलबाट चाहिँ ठुल्बा गुबोबाट बिरुवाको डाँडभित्र बसेर नरम भाग खाँदै 16 देखि 41 दिनमा लाभ्रेहरू डाँडभित्र अचल अवस्थामा जान्छन्। अचल अवस्था 4 देखि 8 दिनसम्म रहन्छन् र त्यसबाट पुतली निस्कन्छन्। बुझ्नुहोस् है, यो 4 देखि 7 हप्तासम्म चाहिँ यो चाहिँ 4 देखि 8 दिनसम्म चाहिँ एकदमै अचल अवस्थामा रहन्छ। गर्मीयाममा 4 देखि 7 हप्तामा यसको एक जीवन चक्र पुरा हुन्छ। मधेश र भित्री मधेसमा यो किरो फागुनदेखि असारसम्म मकैमा लाग्छ। मकै बाली पाकेपछि यो धान बालीमा सर्दछ। मकै पाकेपछि बाली फेरि फेरि चढ्छ रहेछ। एकदमै त्यही भएर पनि यसलाई चाहिँ एकदमै हामीले सजगता साथ यसलाई चाहिँ रोकथाम गर्नुपर्छ ठुल भाइ, बुझ्नुपर्छ। र त्यसपछि मकै बाली पाकेपछि यो धान बाली पनि त यसै सर्ने नै भयो। जुन क्षेत्रमा मकैको लगतैपछि धान खेती गरिन्छ त्यस क्षेत्रमा यस गवारो धान बालीमा ठुलो नोक्सानी गरेको पाइन्छ है ठुलबा। विशेष गरी चितवनमा चाहिँ धेरै यसले चाहिँ क्षति पुर्याएको छ है ठुलबा। कार्तिकपछि यो किरो धानका डाँठमा फेददेखि सर्दछन् र धान काट्दा कतिपय गवाराहरू धानको ठुटामा खेतमै छुट्दछन्। यिनीहरू केही नखाई धानको टुप्पा मात्रै भित्रै 7 देखि 10 दिनसम्म अचल अवस्थामा रही तिनबाट पुतली भएर निस्कन्छन्। यति बेला यिनले कलिला मकैका बिरुवाहरूमा फुल पार्दछन्। यसरी यो किरोले जाडोयाममा एक जीवन चक्र पुरा गर्छन् र 192 देखि 223 दिनको समयमा लाग्छ। चितवन उपत्यकामा यो किराको 1 वर्षमा 5 पुस्ताहरू पाएका छन् है ठुलबा, बुझ्नुपर्छ यो कुरा चाहिँ। ल है जेठे बाबु, हजुर ठुलबा, कुरा त मजाले बुझियो। हजुर हजुर, यति बेला चाहिँ हामी हौ किसान भन्ने गीत आउँछ रे क्या रेडियो अर्पणमा। ए हो त नि ठुलबा, रेडियो अर्पण लगाऊ है त एकैछिन। टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना। यस टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने, छाती लगातार घ्यार घ्यार भइरहने, पटक पटक निमोनिया हुने, श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने, कोखा हान्ने, रुघा लागिरहने, छाती दुख्ने

गबारो लागेर मरेको बोटहरू उखालेर नष्ट गर्ने एक नम्बरमा होइन ठुलोबा, अनि मकै भाँचेर ढोड काटेपछि बाँकी रहेका ढोडका ठुटाहरू जम्मा गरी नष्ट गर्नुपर्छ, जसले गर्दा तिनमा लुकेको लार्वाहरू नष्ट हुन्छन्। भनेपछि त हामीले त के गर्दै आइरहेछौ भन्दाखेरि अब यो ढोड पनि मल हुन्छ है भनेर ट्र्याक्टर लगाइसकेपछि झन् त्यो धान रोप्ने बेलामा हिलो बनाएको मात्रै ढोड गाडी गाडी जमिनमा पुर्थ्यौ पो जेटे बाबु। यो हो र अब अब यो रोग लागेको ढोड चाहिँ एकदमै ठुलो भाइ एकदमै। अनि त्यसपछि अर्को नम्बरमा रहेको छ, हरेक वर्ष गबारोको प्रकोप हुने ठाउँमा मकै लगाउँदा बिउको दर बढाउनु बेस हुन्छ होइन ठुलो भा, यसकारण बेसी बिउ लगाउँदा बिरुवाहरू बाक्लो उम्रन्छन् र गबाराबाट केही बिरुवाहरू नष्ट भए पनि खेतबारीमा हुनुपर्ने जति बिरुवाहरू बस्दछन्। है ठुलो भा बुझ्नु होला। अनि त्यसपछि किरा धेरै लाग्ने ठाउँमा रासायनिक विषादहरूको प्रयोग गरेर गबारोको रोकथाम गर्न सकिन्छ। अनि झोल विषादीहरू छरेर खास फाइदा पाइन्न होइन ठुलो बा, अनि त्यसपछि गेडा विषादीहरूको प्रयोगले राम्रो फाइदा पाइन्छ। त्यसैले हामीले चाहिँ विषादी औषधिहरू जुन झोलिलो पदार्थ हुन्छन् त्यो प्रयोग गर्नुभन्दा अन्य औषधिहरू चाहिँ प्रयोग गर्दा एकदमै राम्रो हुन्छ ठुलो भाइ बुझ्नु होला। अनि त्यसपछि अर्को गबारो पनि तपाईँलाई म बताउँछु, गुलाबी गबारो भन्ने हुन्छ ठुलो भाइ। हेर्नुहोस् है, यो गबारोको जीवनी स्वभाव आदि धान अन्तर्गत जुन तपाईँलाई मैले अस्ति नै बताइसकेँ होइन, धानमा जस्तै यसले मकैमा पनि यो डाँठ छोडी भित्र पसेर बिरुवाको कलिलो भाग खान्छन्, यसले गर्दा बिरुवा मर्दछन्। धर्के गबारो र यो मकैमा एकै समयमा वा अलग अलग समयमा लाग्दछन्। यसको रोकथाम पनि तपाईँलाई मैले जुन धानको बारेमा बताएको थिएँ नि हो त्यसैमा बताएको थिएँ, तपाईँले कति बुझ्नु भएको थियो त्यो बेलामा सम्झिनु भएको छ कि भएन होइन। अनि रासायनिक विषादीहरूको ले चाहिँ यसको नियन्त्रण गर्न चाहिँ एकदमै गाह्रो पर्दछ नि यो गबारोलाई चाहिँ ठुलो भए बुझ्नु होला। त्यसपछि अर्को समूह पनि हुन्छ किराको, झिङ्गा मच्छर समूह भन्ने पनि हुन्छ ठुलबा। हेर्नुहोस् है, कति कति भन्ने नपर्ने ठुलबा, मकैको गुबोमा लाग्ने झिङ्गो पनि तपाईँलाई म बताउँछु है त। यो झिङ्गो घरको झिङ्गाभन्दा अलिकति सानो हुन्छ, यसले कलिलो मकैमा मकैका पातमा गोला लाम्चा सेता फुल पार्दछन्। यी फुलबाट औंश निस्कन्छन् जो सिधै मकैको गुबोमा पस्दछन् र भित्र गएर बिरुवा बढ्ने भागमा खाएर त्यसलाई मारिदिन्छन्। यसरी झिङ्गाबाट ग्रस्त मकैका बिरुवाको गुबो मर्दछन्। झिङ्गाका औंशहरू बिरुवाको मरेको भागसम्म अचल अवस्थामा जान्छन् र वयस्क भएर निस्कन्छन् है ठुलबा। यो चाहिँ एकदमै बुझ्नुपर्ने कुरा छ। हेर्नुहोस् ठुलबा, अब समय पनि बिस्तारै गइराखेको अवस्था छ होइन। अर्को हप्ता चाहिँ म तपाईँलाई जरा खाने किराहरूको बारेमा बताउँछु। आज चाहिँ मकैको गुबो खाने कुराहरू चाहिँ तपाईँलाई मैले बताएँ होइन। र अब चाहिँ बिस्तारै समयले पनि बिदा मागिराखेको छ ठुलबा। हेर्नुहोस् है, धेरै कुरा गर्ने विचार थियो तर भ्याइएन, अर्को हप्ता धेरै कुरा गरौँला नै ठुलबा। ल अब त्यसो भए गोठा भैँसी पनि कराइसक्यो, अब गाई पनि कराइसक्यो। हजुर हजुर, त्यही भएर अब उठौँ होला है। हुन्छ ठुलबा, हुन्छ ल, बिस्तारै जाउँ ल। घरे ठुला बार जेटिए बाबुको यही छलफल सँगै आजको लागि कार्यक्रम कृषि चौतारीको समय सकिने लागेको छ। तपाईलाई आजको कार्यक्रम कृषि चौतारी कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रियाको लागि हाम्रो ठेगाना हो कार्यक्रम कृषि चौतारी, रेडियो अर्पण 104.5 MHz, रत्नगर 1 बकुलहर, चितवन। यो ठेगानामा तपाई पत्राचार गर्न सक्नुहुन्छ। साथै तपाईसँग इमेल इन्टरनेटको सुविधा छ भने आफ्नो प्रतिक्रिया radioarpannews@gmail.com इमेल पनि गर्न सक्नुहुन्छ। अर्को साता आइतबार फेरि पनि कार्यक्रम कृषि चौतारीमा कृषि सम्बन्धी समस्याको छलफल गर्न आउने नै छौ। कार्यक्रमको आजको श्रृंखलाबाट प्रविधिका साथीहरू रिजन राज र विष्णुलाई धन्यवाद दिँदै डाँडाघरे ठुलाबा जेटिए बाबु र म लक्ष्मण सापकोटा पनि विदा हुन्छु। नमस्कार।